يدعو أن أسلم قوم بجهاد فتصبحوا ولا حرف على العالمين. واعلموا أن فيكم رسول الله لم يطيعكم في كثير من الأمر لعبدتم ولكن الله أحب إليكم الإيمان وزينه في قلوبكم وفرق إليكم الكفر والفسوق والعصيان أولئك هم الراشدون. فضلا من الله ورحمة الله وبركاته. إيمان والو مگر لاڑے تمہارے پاس کوئی شریر آدمی کوئی خبر تو خوب تحقیق کرو. لاڑے تمہارے پاس کوئی شریر آدمی کوئی خبر تو خوب تحقیق کرو. کہیں ایسا نہ ہو کہ تم سزا دے دو کسی کو نادانی میں, مصیبت پہنچا دو کسی کو نادانی میں, پھر تم ہو جاؤ گے اپنے لیے رولے کے اوپر پشیمان شرمندہ. اور یہ بات جان لو کہ تمہارے درمیان اللہ کے رسول ہے. اگر وہ تمہاری باتیں بہت ساری مانتے رہے تو تم ہی مشقت میں پڑ جاؤ. لیکن اللہ تعالیٰ نے ایمان تمہارے دلوں میں محبوب کر دیا ہے اور مزین کر دیا ہے تمہارے دلوں میں, اور ناپسند کر دیا ہے تمہارے دلوں میں کفر اور نافرمانی اور گناہوں کے کام. یہی جو درست و ہدایت والے ہیں اللہ کے فضل کے طور پر اور نعمت کے طور پر, اور اللہ جاننے والے حکمت والے ہیں. اس آیت کریمہ میں خاص حکم یہ دیا گیا ہے کہ جب بھی تمہارے پاس کوئی خبر آ جائے ایک دم سے اس کو سچا مان کر چلنا شروع کر دو. سننے کے بعد برابر اس کی تحقیق کرو کہ یہ کہاں تک صحیح ہے, کہیں غلط تو نہیں ہے. بعض مرتبہ ایسا ہوتا ہے کہ انسان کوئی خبر سن لیتا ہے اور سنتے ہی فوراً اس کے اوپر کلام کرتا ہے, کسی کو مار دیا, کسی کے خلاف کوئی کچھ کر دیا. بعد میں معلوم ہوا کہ یہ بات تو غلط. اب کیا ہوگا؟ تم نے اس غریب کو مارا, تم نے اس کے اوپر الزام لگایا, تم نے اس کو پولیس کے حوالے کر دیا, حالانکہ وہ تو سائے نہیں, وہ بات بھی غلط. سب سے یہ نبی پاک صلی اللہ علیہ وسلم کی ریاضی نے ایک واقعہ کی بات کہا. آپ کو یہ خبر پہنچائی گئی تھی کہ فلا قبیلے کے لوگ ایمان سے نکل رہے ہیں اور وہ ہمارے خلاف, اور ہم جو گئے ان کے پاس جزا لینے کے لیے تو ہم ان کی مارنے کے لیے تیار ہو گئے تھے. لہٰذا یہ بات غلط ہے. حضرت نبی پاک صلی اللہ علیہ وسلم نے حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ کو وہاں بھیجا کہ چند لوگوں کو لے کر جاؤں, اور دیکھو ایک دم سے ان کو کوئی سزا دینا شروع مت کر دے, وہاں جاؤ کرے اور اچھی طریقے سے تحقیق کرو کہ یہ بات کہاں تک صحیح ہے. بڑی مختلف کیا کر لیا حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ وہاں گئے वहां जाकर के क्या कि माशाला वहां पर सभी विचार विचार ईमान आमान सभी चीजों में वो लगे हुए हैं। वो वापस आए और आकर खबर ली कि हाल ये उसको अल्लाह ताला ने ये आए ना दिल फरमाए। जिसको अगर उस पहली खबर के ऊपर नबी बात सल्लल्लाहु अलैहि वसल्लम फौज भेज देते उनके खिलाफ तो क्या होगा? आपने भेजा नहीं, आपने तो हजरत खालिद बिन वलीद रजी अल्लाह ताला अन्हु को तफ्तीश के लिए फिर पहली ही खबर के ऊपर वो इंतजाम कर लेते तो बहुत बड़ा नुकसान हो जाता है। ईमान वाले लोग थे, किताब वाले, हिदायत वाले, मालूम से क्या से क्या होता था। आइंदा के लिए अल्लाह ताला ने पूरी उम्मत को ये बाखबर किया कि तुम्हारी अपनी लाइफ में इस्तेमाली हो, इंफिरादी हो, रेलू हो, जब भी कोई खबर आ रहे तो एक दम से उस खबर के ऊपर चलना शुरू हो। कभी तो ऐसा होता है कि खबर देने वाला ही झूठा, कभी ऐसा होता है कि खबर देने वाला तो सच्चा लेकिन जहां से उसने सुनी है वहां से झूठी चली। ये आदमी ने तो सुना और आशा से ही है, इसलिए हर सुनी हुई बात ये अभी भी नहीं दिखता है। मौजूद है तथा भी कभी कहीं वक्त की कभी कुल्ली मार कर इंसान के झूठा होने के लिए इतना काफी है कि हर सुनी हुई बात लोगों में जाकर बयान करना शुरू कर दे। इधर सुना उधर सुनो किसी घर आज लोगों की अगर में जब कोई बात सुनते हैं तो पेट में गैस होता है। जब तक दो चार आदमियों के सामने जाकर बोलेंगे नहीं वहां तक उसको तसल्ली नहीं हो, तब जाकर उनका पेट ठंडा होता है। अभी इसमें इसे मना करना है। अभी ये बात कर रहा हूं सफा विवरण की सभी बात उसके आदमी बहुत झूठ के गुनाह में मुबतला हो जाता है। हर सुनी हुई बात दूसरे को कह देते इसीलिए बात याद रखो कि आजकल जो ये व्हाट्सएप के ऊपर खबरें आती झूठों को सप्लाई करते आपको क्या मालूम हो कितनी सच्ची है कितनी बहुत लोगों की आदत है कि इधर अपने व्हाट्सएप में आई उधर उनके व्हाट्सएप के जितने भी नंबर है उन सबको पहुंच गए। जिसको पहुंची है वो भी पहुंचता है या तो वो दूसरे शाम तक के वो खबर हजारों इंसानों तक पहुंच जाए। पहले जमाने की जब हो आता था खबर आती एक जगह पर खबर आई तो लोगों को पढ़ने के लिए दिया तो रोने लगे भाई उन्हें दिखा रहे थे तुम्हारे चाचा आज मर गए हमारे चाचा आज मर गए और वो पूरा दर्द होना दौड़ना शुरू कर दिया क्या होता हमारे चाचा मर गए पूरे गांव में खबर फैल गई। एक अपरमन आदमी जो युवागार के नाम वो कहता है इसने ऐसा लिखा है कि तुम्हारे पैदा अजमेर में है hug area. Because you can get that kind of a lot of data. And a bit of a bit of a bit of a bit of a bit of a bit of a bit of a bit of a bit of a bit of a bit of a bit of a bit of a कि जब तक दोनों जमात की बात पूरी पूरी न सुन लो वहां तक अपनी जुबान से कोई फैसला रखो ये आगे कह रहे आपने दूसरे की बात सुनी दूसरे को पूछा दोनों वो तो यू बता रहे हैं हजरत रुकमान रजी भरे इतरा कि अगर एक शख्स आ गए और यू कहे खुदा के आदमी ने मेरी आंख तोड़ दी तब भी उस फुलाने को बुरा हो सकता है कि इसने उसकी दोनों तोड़ ली उसने एक तोड़ ली है जिसने दोनों तोड़ ली और दूसरे क्या इसने जब तक दोनों जमात की बात हम लोगों ने इतनी जल का बात है पुराने पास में सुनी कल इंसान को अजूबा इंसान बड़ा अच्छा जवाब उतारो उतारो अजूबा انسان عجولا خدا کے بات میں ہے انسان بہت جلد باز پیدا ہوتا ہے خدا کے چورے ہمیں گائے کے دارے آئے تھے انسان عجولا کی بات اللہ تعالیٰ نے یہ فرمایا ہے وجعلنا الليل آیتین فرحمنا آیۃ اللیل وجعلنا آیۃ النہار مبصرۃ تو یہاں تفصیل سے سوال قائم کیا کہ وہ بیان کر رہے تھے مجھے تو میں انسان کا عبدہ اس کے بعد رات اور دن کو اللہ نے کیوں رہے رات اس طریقے کی تصویر ہے کہ صبح ہوتی ہے کہ صبح ہونے کے بعد دن چلتا ہے رات ہوتی ہے یہاں ایک کیوں بیان تھا مفسرین نے اس کا جواب یہ دیا ہے کہ وجہ اس کی یہ ہے کہ رات اور دن رات آئے گی اپنے وقت تم سو جاؤ تو ابھی رات ہو جاتا ہو کہ اپنے وقت تم سو جاؤ تو ابھی صبح ہو جاتا بچے ہوتے ہیں اس کی جگہ ان کو سفر کرنا ہوتا ہے تو رات کو دس بجے اٹھ کر سفر کرنا ہوتا ہے کب چلنا ہے کب چلنا ہے کب چلنا ہے بھائی ابھی اذان نہیں ہوئی ابھی اذان نہیں ہوئی ابھی اذان نہیں ہوئی اس کو اللہ تعالیٰ نے اس لیے ذکر کیا کہ رات اور دن دونوں قدرت کی نشانی ہے اور وہ سورج چلتا ہے چاند چلتا ہے اپنے وقت پر یہ ہوگا تمہارے جلدی بچانے کی وجہ سے رات نہیں آ جائے گی اور جلدی بچانے کی وجہ سے دن نہیں آ جائے گا انسان معذور انسان بڑا جلد باز پیدا ہوا جلدی جلدی کی ضرورت ہر چیز اپنے وقت پر ہو یہاں ایک بات سمجھانے کی بیان یہ ہے کہ جب بھی کوئی خبر آپ کے ضرورت اولاد کے بارے میں فیملی کے بارے میں ماں باپ کے بارے میں ایک دوسرے کے انسان بدر والا کسی آدمی کو یہ تو سارا جو بچارا بل کے بعد ہم کو سب سے یہاں تک ہوتا ہے کہ وہ غریب مجبور اسی پر ڈال دیتے ہیں حالانکہ اصل مجرم کوئی اور ہوتا ہے تفصیل کی عادت ہمیں یہ ساتھ ڈال ہر چیز تفصیل کرو دو چار کو پوچھ لو اسے پوچھ لو وہاں تک آگے کسان ورنہ کیا ہوگا اللہ فرماتے ہیں ہم کسی کو اور بھی جا رہے ہیں سزا دے کرو گے کسی کو نہ جانے اب سزا دینے کے بعد معلوم ہوا کہ یہ بات سفر مطلب کہ وہ آرام کام ہوگا اپنے کیے ہوئے پر پشیمان اور شرمندہ ہو رہا ہے اب اس کے بعد معاف کرنا سوری معاف کرنا سوری ہر جگہ غریب کے اوپر ظلم کر دیا ہے اور جان لو کہ تمہارے درمیان میں اللہ سے رسول ہے अगर वो तुम्हारी हर बात मान ले, जब पहले वाली खबर मान लेती कि वो लोग परिमान से निकल रहे हैं और उन्होंने हमारे खिलाफ तैयारियां शुरू कर दी है, अगर वो तुम्हारी बहुत सारी बातें मान ले तो तुम ही मतलब तक में पड़ जाओगे, अच्छा हुआ चला तुम्हारे सरकारा ने तुम्हारे दिलों में ईमान को महबूब बनाया, ईमान को मुसलियत किया, यानी मानने किया। इसीलिए नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने तुम्हारी बात नहीं मानी और तुम भी आपकी बात मान रहे हैं, तुम लोग खुद नहीं करेंगे, आपने पता किया है भाई, तुम खुद पर कर जब तक थे भेजा और उन्होंने जाकर तस्वीर की मालूम हुआ के कारण नापसंद किया अल्लाह ने तुम्हारी तरफ कुफर को, नाफरमानी को और किसको किस्म को, यही लोग रुष्ट हिदायत वाले हैं कि अल्लाह का फजल है, अल्लाह की रहमत है। अल्लाह जल्दबाजी की भीड़ होती है अनाज, अनाज कहते हैं हर काम को आहिस्ता इत्मीनान चैन सुकून के साथ कर, जो भी काम करे उसके अंदर अनाज की आदत आदमी को डाल देता है। ये अनाज गुजरत की भीड़ है जल्दबाजी, बहरेन का काफिला जब मदीना मुनव्वरा आया था तब फिर उन सभी बहरेन के लोग आए थे 13 आदमी के लिए, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम जितने बैठे हुए थे ऊँट आए उनके 13 में से 12 ऊँटों के ऊपर से कूद कर भागे, उन्होंने सुना था पैगंबर आए हैं दुनिया में, नबी आए हैं, वृद्धि कैसे होते होंगे, पैगंबर कैसे होते होंगे, हम देखे तो करें वो देखने के लिए उन्होंने आकर मुलाकात हो उनके जो अमीर थे अशक्य आकर भी वो रिपोर्ट कर रहे थे, जो अमीर की सिखा सब लोगों के मुद्दों को बाहर वो सब बात नहीं छोड़ रहे थे, सारे लोगों के ऊँटों को बांधा, तमाम लोगों का सामान उतारा, उसके जगह पर जमा दिया, फिर अपने अच्छे कपड़े निकाले, गरीब के बाल में से पानी लेकर गुसल किया और धोए हुए कपड़े पहने, जिस मेरी बात कर रहा है वजी से सब कुछ दे रहे अच्छे कपड़े पहनकर, महंगे कपड़े निकाल कर, बाल संभाल कर आपने भी फरमाया नबी का लफ्ज़ मेरे अंदर जो किताबें बहुत अच्छी है, एक और दूसरा अनाज जलते वाले हैं, दुनिया में जितने नुकसान होते हैं अगर आप उसका जायजा लें बहुत बड़ी घटना कहते हुए दुनिया में जो होते हैं वो किस पर होते तलाक जो होती है वो किस पर होती गुस्सा और जल्दबाजी किस पर होती है गुस्सा ऐसा हुआ कि रात गेंदी तो ये रास्ता है अब गलती होती है वो असल में ऐसा हुआ कि मैं जिस लोग से तलाक ले रहा था कि गुस्से में बहुत और वो गुस्से की हालत में बोल गया कि रास्ता मुझे निकलता होगा मेरे दोस्त कोई दुनिया में प्यार में तलाक नहीं देते, ये सब रुकते नहीं कर देते हम क्या इस तरह से निकलता हो। नबी ये बात सल्लल्लाहु अलैहि वसल्लम को सत्य जो फरमाया एक व्यक्ति गलत कर रहे हैं अनाथ और फिल्म तुम्हारे घर में अंदर ऐसी दोस्ती होते हैं जो अल्लाह को बहुत महसूस है। अल्लाह का Thank you.